నమస్కారం, సుస్వాగతం, అభివాదనం. కార్యక్రమ జస్ట్ ఫర్ ఎంజాయ్ హసి మజా కేంద్రమా కల్ల పరిక నాతి బిహ్నివని మో దులువా బాజే. आज पनि हामी उपस्थित भइसकेका छौँ. सधैँ हामीले गर्दछौँ बिहान 11 बजेको समाचार पछि करिब करिब 12 बजेसम्मको यो समय रहने गर्दछ जस्ट फर इन्जोयको, र मात्र रमाइलो गर्छौँ. रमाइलो रमाइलो रमाइलो जिन्दगीमा तिनवटा कुरा चाहिन्छ अरे क्या नाति. त्यो तिनवटा कुरा के भन्दाखेरि, एउटा रमाइलो, दोस्रो रमाइलो, तेस्रो फेरि रमाइलो. हो त्यही रमाइलो रमाइलो रमाइलो तिनवटा कुरा आज पनि छ. अब यो रमाइलो सुरुवात गर्नुभन्दा पहिला एउटा गाना सुनेदेखि भनेको त, ए नातिहरू बसिरहनु भयो, कहाँ गाना सुन्ने बुढा भन्छन्, ए लौ नमस्कारम, ए नमस्कारम. नातिको सातवटा होला डुलुवा बाजेको अलि कडा स्वभाव छ नि त. को नाति आउनु पर्थ्यो बिचरा, हेर अलि अलि भागे चप्पल बोकेर. लो 056563332 यो नम्बर पनि टक्क छ, यसो छिर्दा मनला होइन छिर्दा हुन्छ. त्योभन्दा अगाडि ए नाति गाना सुनाउने हो कि कसो हो, एउटा गाना टक्क सुनौँ, त्यसपछि चाहिँ नि दुलुवा बाजेले आफ्नो जिन्दगीका रमाइला रमाइला अनुभवहरूले राखेर तपाईँहरूलाई बडो रमाइलो हाँसौँ हाँसौँ हाँसौँ हाँसौँ लाग्ने चाहिँ नि बनाउँछ. त्योभन्दा अगाडि एउटा गाना सुनौँ, गानापछि फेरि हामी आउने छँदै छौँ. साड़ी के पाल सा कभी मैच किया रे, कभी छोड़ दिया दिल कभी कैच किया रे. साड़ी के पाल सा कभी मैच किया रे, कभी छोड़ कभी कैच किया रे. टच करके टच करके टच करके टच करके कहाँ चल दी बच करके टच करके टच करके टच करके दिल से दिल अटैच किया रे. कभी छोड़ दिया दिल कभी कैच किया रे. साड़ी के फॉल सा कभी मैच किया रे. कभी छोड़ दिया दिल कभी कैच किया रे. क्यों स्क्रैच किया रे. कभी छोड़ दिया दिल कभी कैच किया रे. साड़ी के फॉल सा कभी मैच किया रे. कभी छोड़ दिया दिल कभी कैच किया रे. लु हो साह्रै धेरै दिन भयो त्यो गाना सुन्न मन नलागेको, यति मन पर्ने भने त सीमा नै छैन गाथे, त्यति बिघ्न मनपर्छ। अब फेरि अब पछि अरू दिन पनि सुन्नु पर्छ क्या गीत हो नि त, असाध्यै मजाको लाउँछ मलाई त। कताबाट हो भाइ त नाति है कसो हो? ए लु भित्र जाऊँ नाति, भित्र जाऊँ, नमस्कार। ए लौ न आवाज अलि सानो अलि चर्केर बोलाउँ त। हो नमस्कार, एक महिना चामलको भात खाएर बोल्नु पर्छ क्या नाति। ए नातिनी पो हो? ए भगवान्, अब पाइनट लगाएपछि चिन्नै गाह्रो हो, क्यार नि आहत होइदिन। अनि कहाँबाट हो नातिनी? कहाँबाट भन्नुभयो? ए पोखराबाट सलिन नातिनी। ल नातिनी के छ खबर? अनि पोखरातिर के भइरहेको नि? ले लौ नातिनीको आवाज। ए कुन नाति, अलिक सानो आऊ का, क्यार नि हौ, कान सुन्दिन नि त। ए अहिले सुन्ने है नातिनी? लो अब नातिनी अब के छ त, अब नयाँ नौलो खबर? ओहो लो, अनि के नातिनीलाई प्रश्न सोधौँ कि नसोधौँ? सोधौँ ठ्याक्कै, फेरि नातिनीले मिलाउन सक्ने हो कि होइन फेरि? सही कुरो हो, लो नातिनीले ट्राई नै गर्ने भएदेखि चाहिँ एउटा प्रश्न झ्याप्पैसँग सोधौँ है त। प्रश्न चाहिँ अलिकति दिमाग लगाउनु होला है नातिनी। होइन नातिनीले आज घाम खाने कथा सोध्छु पऱ्यो। ल है नातिनीको अब घाम कतिको खानु भनेर चाहिँ अब थाहा हुन्छ है। खान्छ मट्याङ्ग्रा, गर्दछ धुलो, घुम्दछ फन फन, चक्का ठुलो, क्या हो? खान्छ मट्याङ्ग्रा, गर्दछ धुलो, घुम्दछ फन फन, चक्का ठुलो, के हो? ठुलो चक्का चाहिँ घुम्छ अरे क्या त्यसमा फेरि। खान्छ मट्याङ्ग्रा अनि धुलो फाल्छ, अनि त्यो मट्याङ्ग्रामा चाहिँ चक्का ठुलै घुम्दो रहेछ क्या, मट्याङ्ग्राको तुलनामा भने नि न। हो त्यही हो। हो हो एकदम सही कुरो, के होला त्यस्तै नातिनी? ए भगवान्, त्यति सजिलो उत्तर नमिलाउने। त्यही त हुन्छ, अब नातिनीले भन्न सक्नु भएन भने त मलाई घाम दिनुपर्छ फेरि। त्यो जो भने मोटामोटी सोच्छु आफै माने ल। त्यही हो खासमा चाहिँ तपाईँले भन्नु खोज्नुभएको नि त्यो जाँतो नै हो, मेलमा पनि हुन्छ क्या त्यो जाँतो, घर गाउँमा पनि हुन्छ, त्यो खास उत्तर चाहिँ जाँतो नै हो नातिनी है। हो ल नातिनी, साह्रै चाहिँ नि घाम खाने विद्वान हुनु त रहेछ नातिनी, मलाई के थाहा र है। ल नातिनी अब ककालाई सुनाउने हो बन्ने गीत? ल धन्यवाद। ल नातिनी यसो आउँदै गर्नु होला, अब डिलुवा बाजेलाई माया नमार्नु होला। ल ल छुट्टी भयो त नातिनी। ल सलिना नातिनी चाहिँ नि आउनुभएको थियो, उहाँ चाहिँ नि रमाइलो चाहिँ नि कुराकानी भयो। ए बुझ्नु नाति, कासो लगाएको छ क्यार नि हो, मुसी मुसी हाँसेर तार्छन् क्या नाति। कासो लाग्छ यसो ओहदी हौडा भन्नुपर्छ, अहिले बाटो आउँदैन है, आउँदैन है। अनि एउटा ट्याक्सी टक्क ठोकिरहेको छ, चारजना केटाहरू आए, अनि ए दाई ट्याक्सी खाली हो भने ट्याक्सीवाला बिचरा खुसी भयो, खाली हो भनौँ भने, ल ठिक छ, ल साथी हो यो ट्याक्सी खाली रहेछ, काम पनि रहन्छ यो ट्याक्सीको, आज तास खेल्न यहीँ बसौँ भने ट्याक्सीवाला झन् खाली देखेपछि त ताफिल्न परेर यस्तो छ खालि। सत्य घटना सुनाएको हौँ, अब होइन जस्तो लाग्यो भने त के कसै हौ, विद्यानाश पढेकै होइन, नासे नासी। अनि म एकचोटि के अरे यो प्राथमिक विद्यालयको शिक्षक हुँदाखेरिको कुरो, मैले भने एउटा हरि भन्ने विद्यार्थी थिएँ, ए बाबु हरि लौ भने त तिम्रो बाबुले 500 रुपियाँ मसँग ऋण लियो भने 20% दरले 1 वर्षमा कति रकम मलाई ब्याज बुझाउँछन् लौ भने भनेको उसले भने 1 पैसा नि बुझाउँदैन सर भन्नु। अनि मैले भने ए तँलाई फटा त गणित सणित जान्दैन रहेछस् भनेको त होइन सर, मैले गणित नजाने होइन, बरु तपाईँले चाहिँ मेरो बाउले नजाने हो। अरे ए भगवान्, अनि यहाँनिर चाहिँ सत्य घटना सुनाएको, अर्को चाहिँ चुट्किले सुनाउने है सुनाउँछु। अब यो खड्काजी जुन मेरी बासेको खड्काजी एक दिन चाहिँ मादक पदार्थ पिएर राति 12 बजी जङ्गलबाट हिँडेर छन्, बाटोमा एउटी राम्री केटी देखेछन्। अनि अब खड्काले भने आमामामामा ओ तिमी को भने, केटीले म त भूत हो भन्नु भने, अनि खड्काले ओहो साली नानी चिनिदेऊ म तिम्रो दिदी अप्सराको पति। अरे अनि त्यही खड्काजीको कुरो है अर्को, खड्काजी आफूलाई स्वर सम्राट मान्ने, दोस्रो नारायण गोपाल मान्ने। अनि एक दिन एउटा किसानलाई गएर गीत सुनाएछन्, त्यो एउटा धामी गीत पनि सुनाएछन्, अर्को गाई चतारिन्छ पनि सुनाएछन्। केही बेरपछि त्यो किसान सुक्क सुक्क गर्दै रुन थाले, रुन थालेपछि चाहिँ खड्काजी एकदम खुसी भए, ओहो मेरो गीतको राग बुझ्ने मान्छे त यो मात्र रहेछ भने, ओ तिमी मेरो गीत सुनेर रह्यो है भने खड्काले आमामा पनि भने। अनि किसानले भने होइन हजुर म हजुरको गीत सुनेर रोएको होइन भन्यो। अनि खड्काजीले किन रुवा त भनेर सोध्दा त पोहोर साल मेरो एउटा गोरु मऱ्यो हजुर, मर्ने बेलामा ठ्याक्कै यस्तै स्वर निकालेको थियो, आज मलाई त्यही गोरुको याद आयो भने खड्काजी नै बिहोस् त्यसपछि त। लु यहाँनिर चाहिँ यसो हल्का रमाइलो गरियो। अनि अब कता कालोपारी नाति नातिना छन्, हेर नाति नातिना आउँदै ढिलुवा बाजेले गाह्रो प्रश्न सोध्छ भन्दै भाग्दै गर्न थालेछन् घाँटे। ल ठिकै छ, अब नाति नातिनालाई पनि त्यस्तै छ के अरे। अब एउटा चाहिँ नि के थियो एक कता नाति हो आउनु त आएछ अरे, फेरि चाहिँ नि के ढकढकढक मिस कल हाने होइन। ल ठिकै छ, अब मिस कल हाने पनि केही भएन। यति बेला के गाना सुन्ने हो नाति? ल त एउटा गाना सुनौँ, छोटो बुढेकोमा जाउँ, त्यसपछि फेरि आउँला। आखिर मलाई झुक्याएर, आखिर मलाई झुक्याएर अर्कैसँग चली हजुर मान्छे रहेछ खाली। माया गरे जस्तो मलाई गर्थे अलि अलि, सोझी साझी भन्ठानेको मान्छे रहेछ खाली। आखिर मलाई झुक्याएर, आखिर मलाई झुक्याएर अर्कैसँग चली हजुर मान्छे रहेछ खाली, हजुर अर्कैसँग चली। सिन्दूर छे कि मेरो पोते छे कि, सिन्दूर छे कि मेरो पोते छे कि, घाइते मनमा मेरो आगो से कि, सिन्दूर छे कि मेरो पोते छे कि, घाइते मनमा मेरो आगो से कि। मेरे सामू हासी हासी, मेरे सामू हाँसी हाँसी उसको आँगन देखी त्यहाँ सैके देखी देखी जोबन उसकै नाउँमा लेखी माया गरे जस्तो मलाई गर्थे अलि अलि सोझी साझी बन्ठानेको मान्छे रहेछ खल्ली आखिर मलाई झुक्याएर आखिर मलाई झुक्याएर अर्कैसँग चली हजुर मान्छे रहेछ खल्ली हजुर अर्कैसँग चली रेडियो अर्पण लो फेरि पनि जैनी स्वागत छ तपाईँलाई अब जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा हामी रहिरहेका छौँ अनि त्यसपछि जैनी ए कालो गरेर नातिनी नातिनी कि नाति ए ल है नमस्कारम नमस्कारम ल भगवान् कस्तो हो यो टेली टेलिफोन कस्तो हो ओहो एकचोटि चाहिँ के भन्छ भन्दाखेरि के कुरा गर्ला नि झ्याप्पै अहिले आएर बिर्सेँ फेरि अब क्यार्ने हो अब जस्तो हरिन्छ हाँसी मजाक केन्द्रमा रहेर हामीहरू चाहिँ यसो रमाइलो रमाइलो कुरा गरिरहेका छौँ एकचोटि पारस खड्कालाई चाहिँ रिखि ढमलाले प्रश्न गरेँ पारसजी मोबाइल बोक्नुहुन्छ भने पारसले भने अँ बोक्छु आइफोन फोर भने ढमलाले भने यत्रो मान्छे भयो भने तपाईँ अझै फोर मोबाइल बोक्नुहुन्छ सफा मोबाइल बोक्न अझै तपाईँलाई कति लाग्छ एक वर्ष दुई वर्ष तिन वर्ष कहिले कहिले लौ न खोक्दा खोक्दा हाँसो लगाएर छैन नि ओहो अनि हिजो बेलुका यसो हिँड्दै थिएँ फोनमा बिस्तारै कसैसँग दुईले साथी सँगै साथी बिस्तारै बिस्तारै बोल्दै रहेछन् अनि त्यहाँबाट दुईजना साथीमा एउटा साथीले सोध्यो ए अनि तैँले कसलाई फोन गरेँ हँ भन्यो उसले भन्यो श्रीमतीलाई भन्यो अनि श्रीमतीसँग बोल्दा नि के डराएर चाहिँ बिस्तारी बिस्तारी बोला त अलिक मजाले बोल्नु भने त मेरो श्रीमती होइन क्या तेरै श्रीमती हो त्यही भएर अरे ओहो रमाइलो हो रमाइलो अब रमाइलो गरे होइन कता हो ए यता ए नमस्कार नमस्कार दुल्ला बाजे नमस्कार हो लौ न नाति कताबाट हो नाति पर्सावाट हो लोड सेडिङ हो नातिको नाम त यो लोड सेडिङ हजुर लौ न नाति कहिले होला यो नेपालबाट चाहिँ नाति यसो पर पर जाने 14 घन्टा लोड सेडिङ हो पर्सावाट बोलेको ओहो ए नाति सबै नेपालीहरू विदेशिया छन् यो लोड सेडिङ पनि विदेशिया हुन्थ्यो नि बरु अब लोड सेडिङ नै नाम राखेको मैले ए हे दोजु यो लोड सेडिङ त हटाउनु पर्छ है नाति कसरी हुन्छ अब लोड सेडिङ नेपाल विद्युत प्राधिकरणले लोड सेडिङ जति गरे पनि 24 घन्टा भन्दा 1 मिनट पनि अगाडि बढाउँदै सक्दैन हो लो यो हामी पनि एकदम प्रतीक्षामा छौँ नाति प्रतीक्षामा छौँ 24 घन्टै पुगे आनन्द हुन्थ्यो क्या किन कति बेला आउला कति बेला जाला भन्नु नि पर्थेन अनि घर अगाडिको बिजुलीको तारमा टक्क कपड सुकाउनु पाइने अनि खम्बा जति सबै गाउँका भुसिया कुकुरलाई ठिक हुने कसो अनि ए नाति हल्लो एउटा प्रश्न सोधौँ सोध्नुहोस् प्रश्न के पऱ्यो भन्दाखेरि एउटा युवती एउटा युवती चाहिँ टक्क घोडामा चढेर टक टक टक टक टक जाँदै थिइन् है बाटोमा दुईजना मान्छेसँग उसको भेट भयो एउटाले सोध्यो ए नानी तिम्रो नाम के हो भन्यो अर्कोले भन्यो ए बालिकै तिमी कहाँ जान लागि भन्यो अनि तिनले एउटै उत्तर दिन् त्यो एउटै उत्तरले दुइटैको प्रश्नको जवाब पाइयो अब भन्नुहोस् त्यो जवाब के हो नाति कुरै बुझ्नु भएन फेरि भनौँ एउटी नातिनी एउटा युवती चाहिँ घोडामा चढेर टक टक टक टक टक जाँदै थिइन् है अनि बाटोमा दुईवटा मान्छे भेट भए अनि एउटाले सोध्यो ए नानी तिम्रो नाम के हो भने अर्कोले भने ए नानी तिमी कहाँ जान लाग्यो कि भने तिनले एउटै उत्तर दिन् त्यो एउटै उत्तरको उत्तर चाहिँ दुइटैको प्रश्नको जवाब भयो के उत्तर होला त्यो दुइटैको प्रश्न दुइटै प्रश्नको जवाब चाहिँ एउटै आयो तिमीले के जवाब दिनु होला भन्यो क्या गाह्रो पऱ्यो नि हजुरबा, गाह्रो पऱ्यो, साह्रै गाह्रो पऱ्यो, मैले भनिदिनु पर्ने हो, डाङ्गलार भनिदिनु मेरो सुटुक्क कानमा, कानमा त के भन्ने नाति नातिनी सबै कान थापेर बसेको छन्, उत्तर चाहिँ के पऱ्यो भन्दा तिम्रो नाम के हो भन्ने प्रश्न छ एउटा, एउटा चाहिँ तिमी कान लागि भन्ने छ होइन, यसको उत्तर चाहिँ रेशमा, रेशमा नाम रेशमा हो, कान लाग्यो भन्दाखेरि अब घोडाको रेशमा, ट्याक्कै मिलो होइन, ल नाति अब ककालाई सम्झिने हो, ए ल मेरो सम्पूर्ण घर परिवार फ्यामिलीलाई, अनि त्यसपछि अनि अर्पण रेडियोलाई हो, अनि त्यसपछि हाम्रो डुल्ला बाजे रामु आचार्यजीलाई धन्यवाद धन्यवाद, रामु आचार्य त सिलिङ हुनुहुन्छ, पातलो हुनुहुन्छ है, असाध्यै पातलो त्यो बाबुजी, पातलो हुनुहुन्छ, जोखे भने 80 किलो भन्दा 90 किलो जस्तै छ, कति पातलो कति पातलो नि, एकदम सिलिङ हुनुहुन्छ, अनि यो एफएम अनि सुनेर बस्ने मेरो पर्सावासी साथीभाइ छर छिमेकीहरूलाई, अनि मेरो यो ढेटाडाको साथी विष्णुलाई, तनहको साथीलाई, अनि सम्पूर्ण मलाई तिमी लोड सेडिङ 14 घन्टा भन्ने लोड सेडिङ 14 घन्टा नाति आउँदै गरौँ है, माया नमार, ल अब डुल्ला बाजेसँग कुरा गरौँ, हाम्रो लोड सेडिङ 14 घन्टा नाति पनि आउनु भयो अगाडि, अब ल धन्यवाद धन्यवाद धन्यवाद, ल भनेपछि 14 घन्टा लोड सेडिङ नाति आउनुभयो, कुन दिन 24 घन्टा नाति पनि आउनुभयो भनेर गाह्रो पर्छ, अब 14 घन्टा लोड सेडिङ नाति टक्क लोड सेडिङ भएकै बेलामा आउनुभयो झन् राम्रो भयो, अब के भयो त भन्दाखेरि अहिले बिहान आउँदै थिएँ एउटा फलफुल पसलमा, क्या एउटाले आएर भने ए साउजी यो केरा कसरी हो भनेर भन्नु, साउले भने एउटा केराको 5 रुपियाँ हो भने, अनि उसले फेरि भने 3 रुपियाँमा आउँदैन दिन्न एउटा भन्यो, साउले भने 3 रुपियाँमा त्यसको बोक्रा मात्रै आउँछ लाने हो भन्यो, अनि उसले टक्क चाहिँ नि 2 रुपियाँ झिकेर, ल हजुर अब बोक्रालाई 3 रुपियाँ पर्ने रहेछ, बोक्रा तपाईँ राख्नुहोस् ल 2 रुपियाँ दिन्छु, बोक्रा छोडाएर ल्याउनु न त खेर, म त हेरेको हेरेको भए सत्य सत्य गर्न भने यो कुरो बिन्दा साँचो हो यो कुरो, अब झुटो बोल्ने भन्ने छैन, आउँदै थिएँ बाटोमा एउटा श्रीमतीले श्रीमानलाई भनिन् मेरो चाहिँ जन्मदिन आइसक्यो सुन्नुभयो, मलाई के दिने तपाईँले, मलाई त उपहार त चेन दिनुपर्छ यसपालि है भनिन्, अनि श्रीमानले भने अँ सुने सुने किन नसुन्नु नि, कति सुने कति सुने, बरु भन्नु न के को चेन दिउँ, साइकलको कि मोटरसाइकलको, सुने म त जिल खाएर हिँडेँ, अब के नि हो भागुरो भने क्या फेरि है, अब के हो ए जाने भनेको, ए भगवान् एकछिन बसेर हाँसी मजाक गऱ्यो भने नाति जानु पर्यो मात्र भन्छ नि गाडी, ल ठिकै छ अर्को दिन आएर फेरि चाहिँ नि उ गरौँ ल, अर्को दिन आएर टक्क चाहिँ नि के भन्छ फेरि चाहिँ नि कुराकानी गरौँ ल, अब जाँदा जाँदै चाहिँ नि एउटा मान्छे बाटोको बिचमा आफ्नो प्रेमिकासँग घुर्की लगाउनलाई सुत्दै थिएँ, अनि उताबाट एउटा बस आइरहेको थियो, त्योभन्दा पहिला एउटा प्लेन पनि त्यही माथिबाट उडेर गयो, अनि प्रेमिकाले भने प्लिज उठेन तिमी बाटोबाट, ऊ उताबाट चाहिँ नि बस आउँदैछ चलाइदिएला माथिबाट तिमी त जान जान्छ भने त उसले त धेरै हल्ला नगर सुत्न दे मलाई, अघि भर्खर मेरो माथिबाट त्यहाँ त जहाज जाँदा त मलाई किच्न सकेन, जहाँ बसले किच्छ, ल अब यसैसँगै चाहिँ नि अब यति जेलसम्म हामीलाई सुनेर साथ दिने सम्पूर्ण नाति नातिना छरछिमेकी इष्टमित्र 13 दिने दाजुभाइ बन्धु बान्धव आफन्त सम्पूर्णलाई धन्यवाद, कान्ला परिवार मुसुक्क हाँसेर खुसुक्क सहयोग गर्ने हाम्रा चाहिँ नि विष्णु नातिलाई पनि धन्यवाद छ, दुलुवा बाजे जस्तो फरिन् चाहिँ हाँसी बजा केन्द्रबाट बिदा चाहन्छु, नमस्कार। मेकअप तो कर दिया, अंग्रेजी पढ़ दी, किट पिट तो कर दी, जिम्मे कोई नी साड़ी विक्टोरिया, तू कैंटी बिग बैन दी, पूरा लंदन ठुमकदा, ओ जदों नच्चे पैन दी, पूरा अप्पा।